آية نمبر 53 سي وما بكم من نعمة فمن الله ثم إذا مسكم الضر فإليه تجأرون اور تم کو جو نعمت بھی حاصل ہے وہ اللہ کی طرف سے ہے پھر جب تم پر کوئی مصیبت آتی ہے تو تم عاجزی اور زاری کر کے اللہ کی طرف جھکنے لگتے ہو پچھلی آیتوں کے ساتھ اگر ہم ان آیات کا تعلق دیکھیں تو پیچھے بات ہوئی توحید کی اللہ ایک ہے اسی کے لیے دین واسب ہے ہمیشہ ہر حال میں ہر جگہ اسی کے ساتھ اپنا تعلق رکھنا ہے لیکن جب ایک انسان کے دل میں اللہ کا خوف کم ہو جاتا ہے اور اس کی بجائے لوگوں کا خوف اور ان کا ڈر زیادہ ہو جائے تو نتیجہ کیا ہوتا ہے کہ اطاعت تو ہوتی ہے لیکن واسب نہیں رہتی دوام نہیں رہتا اور اخلاص نہیں رہتا جب سہولت ہوئی اس بات کو کر لیا جب نہ ہوئی تو چھوڑ دیا اب یہاں انسان کی فطرت سے مثال لیتے ہوئے دینم واسبہ کے خلاف جو کیفیت ہے اس کو پیش کیا گیا مطلوب تو کیا تھا کہ ایک انسان ہر حال میں اللہ کا بندہ بن کے رہے اسی سے امیدیں اسی سے خوف ہو لیکن ہوتا کیا ہے کہ جب ایک انسان پہ نعمتوں کے دن ہوتے ہیں خوشی کے وقت آتے ہیں تو عموماً وہ اللہ تعالیٰ کو بھول جاتا ہے اور اگر اس کا عملی اظہار دیکھنا ہو تو کوئی بھی خوشی کا موقع جہاں انسان عموماً اللہ تعالیٰ کی نعمتوں کو کثرت سے پا رہے ہوتے ہیں اس کو دیکھا جا سکتا ہے عموماً دیکھا جائے تو آج کے دور میں امت مسلمہ کی خوشیاں کیا ایسی ہیں کہ جو اللہ کو بھی خوش کرے کیا ہم اپنی خوشیوں کو اس طرح سے سیلیبریٹ کرتے ہیں کہ اللہ کی رحمتوں کے فرشتے بھی وہاں موجود ہوں اور کیا ہماری خوشیوں کو دیکھ کر اللہ تعالیٰ بھی خوش ہوتا ہوگا یا ناراض ہوتا ہوگا اس بات کو دیکھنے کی ضرورت ہے اور انداز دیکھیے وما بکم اتنا زبردست انداز ہے اور جو بھی کوئی ماں کا لفظ جیسے کہ پیچھے بھی ہم نے دیکھا کہ یہ من سے زیادہ وسیع ہوتا ہے کیونکہ اس میں جاندار بھی آتے ہیں بے جان بھی آتے ہیں یعنی تمہیں کسی طرح کی نعمت ملے عافیت ملے صحت ملے دولت ملے اولاد ملے خوشی ملے کچھ بھی ملے جب کبھی تمہیں کوئی نعمت ملتی ہے من نعمتن کوئی نعمت نعمت کا لفظ نعم سے ہے نون عین میم ایک لفظ ہوتا ہے نعمت اور ایک ہوتا ہے فضل دونوں میں تھوڑا سا فرق ہوتا ہے عموماً ہمارے ہاں نعمت کا لفظ معروف ہے نعمت بغیر کسی استحقاق کے بھی مل جاتی ہے حق نہیں تھا پھر بھی مل گئی لیکن فضل میں عموماً طلب ہوتی ہے قرآن پاک میں آپ پڑھتے ہیں اللہ سے اس کا فضل طلب کرو حج کی آیات میں بھی آتا ہے کہ جب تم عبادت کر چکو تو پھر اللہ کا فضل تلاش کر سکتے ہو اور مسجد سے نکلنے کی دعا میں بھی آتا ہے کہ اللہم انی اسألک من فضلک کہ اللہ میں تیرے فضل کا سوال کرتا ہوں تو فضل میں کچھ نہ کچھ جد و جہد اور کوشش پائی جاتی ہے یہاں ہے نعمت اور عموماً دیکھیے کہ جو نعمتیں ہمیں ملی ہیں صحت کی دیکھ لیجئے کیا ہم نے اس کے لیے کچھ کیا اس لفظ میں کتنی گہرائی ہے نا کہ جو نعمت ملی ہے وہ کیوں ملی ہم حق نہیں رکھتے تھے ہم نے کچھ نہیں کیا بچہ بالکل صحت مند پیدا ہوتا ہے اللہ تعالیٰ کی دین ہے آنکھیں مل گئیں یہ نعمت ہے یہ فضل سے زیادہ بڑھ کے ہے کہ تم نے کچھ کیا بھی نہیں اللہ نے دولت دے دی اللہ نے خوشحالی دے دی فصلوں کی کثرت ہو گئی یہ سب کیا ہے اللہ کی نعمتیں ہیں تو ایک انسان کی انا کو توڑا جا رہا ہے کہ غور تو کرو ایک طرف تم کوشش کرو اور تمہیں ملے لیکن ایک طرف تم کوشش بھی نہ کرو پھر ملے تو تمہارا رویہ اللہ کے ساتھ کیسا ہونا چاہیے عموماً نعمتیں پانے کے بعد رویہ کیا ہوتا ہے کہ انسان ان کو اپنی دین سمجھتا ہے حالانکہ اللہ تعالیٰ خوش فہمیاں دور کر رہے ہیں کہ فمن اللہ یہ اللہ کی طرف سے ہے ہاں فضل ہوتا تو شاید کچھ تمہاری کوشش تھی ہو سکتا ہے اس میں تم نے کچھ محنت کی تھی لیکن اس کو تو سراسر اللہ کی طرف سے لو تو ذرا سوچو کہ جو اللہ کی طرف سے تھی تمہارا ماکل تمہارا مشرب تمہارا ملبس تین لفظ یاد رکھیے گا نعمت میں ماکل جو تم کھاتے ہو اکلا سے یا کھلو مشرب جو تم پیتے ہو شریبا یا شربو سے اور ملبس لبیسا سے جو تم پہنتے ہو اور سارے مفل کے وزن ہیں کہ جو کھاتے ہو جو پیتے ہو جو پہنتے ہو کبھی ایک دفعہ غور کیا یہ آیا کہاں سے किसने रेशम के कीड़े को तैयार करवाए, कहा कि तैयार करो इसके लिए रेशम के कपड़े? किसने कॉटन के पौधे को कहा कि इंसान के लिए कॉटन लाओ? यानी दोनों तरफ से देखिए कि जारी असबाब भी अल्लाह ही के पैदा किए हुए हैं। सारी दुनिया के सिंथेटिक इदारे, ऐसे इदारे जो सिंथेटिक कपड़ा तैयार करते हैं, वो रेशम के बराबर नहीं तैयार कर सकते। प्योर कॉटन की आज भी बहुत मांग है कहाँ से? मिनल्ला। तुम्हारी मशीनें नहीं बनाती, तुम्हारे आर्टिफिशियल सोर्सेस नहीं है, ये अल्लाह की तरफ से हैं। और अगर वो रेशम और वो खाना पीना तुम्हारे घर आ जाता है तो ये उसी की तरफ से है। लफ्ज़ मिनल्ला में एक और पैगाम भी छुपा हुआ है और वो बड़ा ज़बरदस्त है। और वो क्या? कि नेमत जब आई अल्लाह की तरफ से तो जा भी तो सकती है। जब उसके आने पे तुम इख्तियार नहीं रखते तो फिर उसके जाने पे तुम्हें शिकवा भी क्यों करना है? आई उसकी तरफ से, जाती उसके हुक्म से है, तो बीच में गैर अल्लाह कहाँ से आ गया? फिर क्यों उसको छोड़कर दूसरों की तरफ जाते हो? हाँ, सुम्मा इज़ा मस्सकुमुद दुर्रु, जब तुम पर फिर जरर आ जाता है, बीमारी, नादारी, कहत, परेशानियों की सूरत में, यानी नेमत चली गई। दुर्रु दरर से जिस्मानी बीमारियां भी इसमें आ सकती हैं, बाद दफा माली तंगियां भी इसमें आती हैं। जब ये होता है, फइलैही तजअरून, फिर उसकी तरफ बुलंद आवाज से चिल्लाने लगते हो। सिर्फ लफ्ज तजअरून को अगर समझ लेंगे ना, तो मेरा ख्याल है कि हम इस लफ्ज की असल को पा लेंगे। ये लफ्ज जवार से है और जवार कहते हैं बुलंद आवाज से पुकारना, खास तौर पे जब मदद के लिए पुकारा जाए। जानवर के डकारने की आवाज को कहते हैं। कभी आपने एनिमल्स बिहेवियर को सर्च किया हो तो जब जानवर को तीर लगता है ना, तो बड़ी जबरदस्त किस्म की एक आवाज उसकी जुबान से निकलती है, उसको जवार कहते हैं। मतलब क्या है कि फिर चिल्लाने लगते हो। और यहाँ ये लफ्ज़ इस्तियारा है उन आवाज़ों की तरफ जो गम की शिद्दत की वजह से इंसान के दिल से निकलती हैं। इसको आप आहें भरना भी कह सकते हैं। बस दफा आप देखिए कि इंसान इतना टूटता है कि जुबान से कह भी नहीं सकता कि अल्लाह ताला मुझे हुआ क्या। रब्बी अन्नी मस्सनी यद्दुर्रु, कभी अता रब्बना ज़लमना अन्फुसना। कभी इंसान अपने हालात की बेबसी का तذکرہ करता है, यानी गम की शिद्दत तुम्हारी जुबान से तुम्हारे हाल को बयान ही नहीं करवा रही। मखसूस आवाजें निकलती हैं तुम्हारी जुबान से। उन मुश्किलात को जरा सोचो कि जब तुम अल्लाह की दी हुई नेमतों का मिस यूज करते हो तो उस वक्त तुम्हारा हाल क्या होता है? फिर गिड़गिड़ाते हो, फिर चिल्लाते हो, फिर तुम्हारी ऐसी आवाजें अल्लाह के आगे जाती हैं जिनको फरिश्ते भी नहीं जानते। फिर वो कहते हैं, अल्लाह ये क्या अजनबी आवाज़ है, आज से पहले तो कभी नहीं सुनी। अल्लाह के नबी सल्लम की एक रिवायत का खुलासा है कि जो नेमतों के दिनों में अल्लाह को याद रखता है, अल्लाह गम के दिनों में उसकी जल्दी सुनता है। और रिवायत में आता है कि जब हज़रत यूनुस अलैहिस्सलाम ने मछली के पेट से ला इलाहा इल्ला अंता सुब्हानक इन्नी कुंतु मिन अज़्ज़ालिमीन कहा, तो उस वक्त फरिश्तों ने कहा कि अल्लाह तआला ये आवाज़ तो जानी पहचानी है, लग ऐसे रह के बड़ी दूर से आ रही है। जब गौर किया तो क्या, अच्छा ये तेरा यूनस बंदा है जो नेमतों में भी तुझे याद रखता था। एक रिवायत का खुलासा है कि तुम में से जो ये चाहे कि गमों और मुसीबतों और दुखों में अल्लाह तुम्हारी ज्यादा सुने, तो खुशियों के दिनों में रब को याद करो। दुनिया में भी देखिए, अल्लाह के लिए तो कोई मिसाल नहीं, बात तो सिर्फ हमारे समझने और समझाने की है। कोई आपकी दोस्तों, आप उनको खुशियों के मौके पे याद रखें, शादी हो, खुशी हो, दावत हो, पार्टी हो, हर मौके पे उसको पुकारें। खुदा न खास्ता कोई गम का मौका आपके पास आए, क्या उसको बुलाना पड़ेगा? वो तो भागी चली आएगी कि हाय मेरी दोस्त, हाय मेरी साथी, ये तो मुझे हर मौके पे याद रखती है। लेकिन जब का मामला इसका ऑपोजिट हो, किसी को हर दुख और मुसीबत के वक्त तो बुला लें, ये ज़रूरत है तो आ जाओ, ये काम है तो कर दो, और उसको पता चल जाए कि कल रात आपके घर बहुत बड़ी पार्टी थी और आपने उसको बुलाया ही नहीं, और बात छुपती नहीं है। आप ज़रा सोचिए, जब आइंदा कभी गम के मौके पे, दुख और मुसीबत के वक्त में आप उनको पुकारेंगी तो वो क्या करेंगी? कभी भी खुशी से आपकी बात नहीं मानेंगी और आपकी तरफ आना ही पसंद नहीं करेंगी कि ये कैसी बात है, मुझे गमों के लिए रखा है। देखिए, دنیا کے سارے انسان ایک طرف اور اللہ کی ذات ایک طرف. ہم جب اللہ تعالیٰ کے ساتھ ایسے رویے رکھتے ہیں تو ہم کیا اللہ تعالیٰ کو دعوت نہیں دے رہے ہوتے؟ مجھے تو ایسے لگتا ہے کہ ہماری خوشیاں اس بات کا اظہار ہوتی ہیں کہ آج کے بعد اللہ کی ضرورت ہی نہیں رہی. نعوذ باللہ. بڑے غموں اور دکھوں میں پڑ کے راتوں کو جاگ جاگ کے جو رشتے کروائے ہوتے ہیں نا اللہ سے, انہی شادیوں کے موقع پہ ہم اللہ کے قانونوں کو توڑتے ہیں. جب بچیاں بچے جوان ہوتے ہیں تو ماں باپ کی آواز نہیں نکلتی, چپکے چپکے لوگوں کو کہتے ہیں ہمارے ہمیں یاد رکھنا, ہماری بیٹی ہے, یہ رشتہ کرانا ہے. اور جب اللہ کسی کو بھیج دیتا ہے تو اس دن کہتے ہیں اب کیا کریں, مجبوری ہے. اور میں تو ہمیشہ ایک جملہ بولتی ہوں, کسی کے اصل دین کو پہچاننا ہے نا تو اس کی خوشی کے موقع پہ دیکھ لیں, ایسے موقع پہ بڑے بڑے پگھلتے ہوئے دیکھے گئے. اگر آپ اپنی خوشیوں کے لمحے میں اپنے آپ کو قابو سے باہر پائیں, اس وقت اگر آپ کی نمازیں اور آپ کا دین ایک کونے میں پڑا رہے تو ایسے وقتوں میں سمجھیں یہ آپ کا اصل آئینہ ہے. آپ کہہ سکتے ہیں خوشیاں وہ آئینہ ہیں جو انسان کو اس کا اندر کھول کے دکھاتی ہیں. عام حالات میں ہم نے بڑے پردے ڈالے ہوتے ہیں, چلو منہ تو دھونا ہی تھا, وضو کر لیا, ایکسرسائز بھی کرتے ہیں, نماز بھی پڑھ لی, چلو کچھ کوئی گھر میں آیا ہی نہیں, کوئی اتنا پہنا اوڑا ہی نہیں تو سیدھے سادھے پھرتے رہے, دال ساگ پکا کھا لیا, چلو تھوڑی دیر عبادت بھی کر لیں, اللہ کا خوف بھی رہا. جس دن خوب اچھا کھاتے ہیں, خوب اچھا پہنتے ہیں, خوب اچھی نعمتیں ہوتی ہیں, اس دن کیا رویہ ہوتا ہے؟ میں کبھی سوچتی ہوں کہ جو شادی کا دن ہے نا وہ ایک انسان کی زندگی کا سب سے زیادہ سوچا جانے والا دن ہے. اور عموماً دیکھیے جس کی شادی ہے وہ تو بیچاری ظلم کرے سو کرے, دوسرے نہ جانے کس غلط فہمی یا کمپلیکس یا احساس کمتری کا شکار ہو کے اللہ کو ناراض کرتے ہیں. انسان سب سے زیادہ نعمتیں پائے, لوگ اس سے آگے پھر رہے ہیں, اس کو سر سے پاؤں تک ایک انسان زیورات اور کپڑوں اور محبتوں میں لدا پد ہے. کہ اگر لوگوں کو کہا جائے نا کہ اس کے قدموں کے نیچے ہاتھ رکھو تو لوگ یہ بھی رکھنے کو تیار ہیں, اور وہی دن نافرمانیوں سے گزر جائے. کبھی اپنی زندگی میں کوئی خوشیوں کا موقع دیکھیں تو فوراً سوچیں کہ حال کیا میرا, اللہ کے ساتھ کیسا معاملہ کرتی ہوں. اس وقت پھر ایک انسان چلائے چیخے جو مرضی کرے وہ بات نہیں بنتی. اللہ اکبر. یاد رکھیے کہ ہماری زبان سے جو آواز نکلتی ہے نا فرشتے اس کو کیچ کریں, جیسے سیٹلائٹ کے اندر ہماری آوازیں ریکارڈ ہو کر دنیا کے گلوب کے دوسری طرف پہنچ جاتی ہیں نا, اس طرح ہماری ایک ایک پکار جا رہی ہے. اسی لیے یہاں کا الہی تجرون, پھر اسی کی طرف جو ہوتے, پھر کوئی ہے جو نہیں دوسرا تمہارا کرے اس غم کو دور کرے. پھر ہوتا کہ آیت 53:4 کو دیکھیے, ثم اذا کشف الضر عنکم, جب پھر دور کر دیا جاتا ہے تم سے وہ مصیبت, کون کر رہا ہے؟ وہ کرتا ہے. غور کیجئے گا, یہاں پھر ایک بڑا قابل غور نقطہ ہے کہ ضرر دور نہیں ہوتا بلکہ وہ زور کرتا ہے تم سے, اللہ کی ذات ہے کرے. اس لیے کہ ام من یجیب المضطر اذا دعا, سورہ قصص 20 پارے کے پہلے رکوع میں آتا ہے, بار بار ایک ہی لفظ ہے, امی. ہے کوئی ہے جو دکھوں کو دور کرے, کوئی ہے جو ایک نطفے کو بچے میں بدل دے, کوئی ہے جو دکھوں کو بیماریوں کو صحت میں بدل دے, کوئی ہے؟ امی یجیب المضطر. یہاں بھی کہا ثم اذا کشفا, اور سورت غالباً پہلی آیت ہے جو ہم نے پڑھی تھی اس میں کہ اما یجیب المضطرہ کے ساتھ ایک اور آیت ذہن سے نکل گئی, کاشف کا لفظ آتا ہے وہاں, شروع کی 20 پارے کے بیچ والی کوئی صورتوں میں سے ایک صورت ہے. اور چلیں اور کچھ نہیں تو مفہوم نبی صلی اللہ علیہ وسلم کی سکھائی ہوئی دعا سے آپ لے سکتے ہیں کہ اللہم لا مانی لما آتیت ولا مؤتی لما منات ولا ينفع ذا الجد منک الجد. اے اللہ, کوئی روکنے والا نہیں اگر آپ عطا کرنا چاہیں, اور کوئی دے نہیں سکتا اگر آپ نہ دینا چاہیں. کسی دولت اور مال والے کو اس کا مال کام نہیں آ سکتا اگر اللہ نہ چاہے. یہ ہے وہ بات, کاشف ثم اذا کشف الدر, اور اللہ تعالیٰ کا نام بھی ہے الکاشف, کہ وہ ضرر کو کھول دیتا ہے. کشف کہتے ہیں پردہ ہٹانے کو. آپ نے تصوف کی اصطلاح میں لفظ کشف سنا ہوگا, وہ بھی اسی سے ہوتا ہے. سورۃ الانعام آیت 64 میں آتا ہے, قل اللہ ینجیکم منہا ومن کل کرب, اور کہہ دیجئے کہ اللہ ہی تم کو نجات دیتا ہے اس سے اور ہر کرب سے, ہر غم سے اسی کے ہاتھ میں. اسی لیے فرمایا ثم اذا کشف الضر عنکم, बीमारी चली गई, दुख दूर हो गया, जॉब दोबारा मिल गई, बच्चे को सेहत मिल गई, जो गम आया था वो दूर हो गया। होना क्या चाहिए था कि जमीन पे सजदे मच लें और इंसान रब के आगे झुकने लगे? होना चाहिए था कि अगली सारी जिंदगी उसी एक के दर का बन के बैठ जाए कि यही है जो इस दुख में मेरे काम आया। लेकिन होता क्या है, इज़ा फरीकुम मिनकुम बिरब्बिहिम युशरिकून। फिर उसमें से एक फिरका, एक गिरोह, लोगों का एक गिरोह अपने रब के साथ शिर्क करने लगता है। क्या शिर्क होता है कि ये कहने लगता है कि ये गम फलां की करनी से दूर हुआ, ये फलां ने बेटा दिया, ये बेटे देने वाला, ये पीरां देता, और नौसुबिल्ला इस तरह के मुशरिकाना लफ्ज़ बोलने लगता है, एकदम शिर्क होता है। अब ये तो एक जाहिरी शिर्क है ना, ये कह देना कि अल्लाह के सिवा कोई दूसरा देता है, लेकिन दूसरे भी शिर्क होते हैं। लफ्ज़ युशरिकून को पिछली आयत वमा बिकुम मिन नेमतन से मिलाइए, तो जब जिंदगी में थोड़ी थोड़ी चीज़ें होती हैं ना, तो इबादत का वक्त ज़्यादा आता है, हमारे वक्त का कसीर हिस्सा अल्लाह के कामों में जाता है, हमारे माल की कसरत अल्लाह ताला के रास्तों में जाती है, लेकिन जू ही कशफ दुर्रा होता है तो फिर क्या होता है, युशरिकून, फिर हमारे माल में दूसरे शरीक होने लगते हैं, फिर हाथ घुटने लगता है। अब तो ज़रूरियात अपनी बढ़ गई, पहले और बात थी, पहले फारिग थे, अल्लाह का काम करते थे, अब तो बच्चे हो गए, अब तो युशरिकून वाली कैफियत। ये बिरब्बिहिम युशरिकून के अंदर अपनी मसरूफियात को ढूंढिए। जब कभी किसी को अल्लाह के दीन का कोई काम कहा जाए और वो ये कहे कि वक्त नहीं है, तो मुझे ये खौफ आता है इस बात का कि जिसने वक्त दिया उसी के लिए जब वक्त नहीं है, तो ये तो शिर्क छोड़िए, आपने तो सारा वक्त ही दूसरों के नाम लगा दिया, आप तो डिवोट हो गए उसके लिए। अल्लाह के दिए वैसे बंदा देता है, और मैंने देखा है माल थोड़ा होता है तो लोग ज़्यादा दे रहे होते हैं। मैं ऐसे लोगों को जानती हूँ, पैसे नहीं भी होते, मेहनत मजदूरी करके कुछ पका खिला के उसके पैसों से सदका खैरात करते हैं, लेकिन माल की एक खासियत है, जितना ज़्यादा होता है उतना थोड़ा होने लगता है, उतनी ज़रूरतें बढ़ती हैं। ये युशरिकीन थे, युशरिकून है। सिर्फ आप इस युशरिकून को पहचानना चाहें ना कि ये कौन कौन से शरीक है, तो अपनी चेकबुक की पिछले महीने की स्लिप्स नोट कर लें, कितने चेक काटे आपने पिछले महीने में, कौन सा किसके नाम कटा था। हमारे माल का बेशतर हिस्सा हमारे आराम और आसाइश ले लेते, हमारी लग्जरीज ले लेती, हमारी आराइश ले लेती, हमारे जेवरात ले लेते, यूं चेक कटता है क्योंकि ये नफ्स की एक तमन्ना पे है। कमाते किस लिए हैं, हजारों के चेक कटते हैं, और अल्लाह के रास्ते में देना हो तो सोच के देते हैं, अच्छा देख लूँ चेक पीछे हैं भी बाकी के नहीं। मैंने लिटरली इस चीज़ को ऑब्जर्व किया कि लोग इस बारे में भी खौफजदा होते हैं कि जो अंदर लिखना है वो तो छोड़े, चेक बुक में अभी एक इतने सफ़े हैं क्योंकि मैंने अभी शॉपिंग करने जाना है, कहीं ऐसा ना कि वहाँ ये पेपर ख़त्म हो जाए और मैं वहाँ ख़रीद ना सकूँ। ऐसे मामलात अल्लाह के साथ शिर्क के बन जाते हैं, और ऐसा शिर्क कहाँ पहुँचाया जाता है, लियकफुरू बीमा आतैनाहुम, ताकि वो कुफर करें उस चीज़ का जो हमने उनको दी। अल्लाह अकबर, देखिए शिर्क से इंसान कुफर पे पहुंच गया, और आप जानते हैं कि कुफर बड़ी बुराई है, कुफर में इनकार है, नहीं मान रहे, लेकिन शिर्क में पार्टनरशिप है। पहले इंसान शिर्क करवा करता है, और शिर्क उसको अल्लाह की नेमतों की नाशुक्री करवाने पे मजबूर कर देता है। इंसान नाशुक्री कैसे करता है नेमतों की, ये कहकर कि जो मिला अपनी मेहनत से मिला, ये नाशुक्री ही तो है इंसान की कि अल्लाह के दिए को गैरों के नाम पे लगा दे, दूसरों की तरफ डालने लगे, उसने ये किया उसने ये किया, और इस तरह फिर इंसान भागता है। 14वें पारे की पहली आयत सूरह हिजर में भी आप पढ़ते हैं ना कि जर हुम व यतमत्तौ, छोड़ दो इनको, ये खाएं ये पिएं ये मज़े उड़ा लें, इनका ठिकाना आग की तरफ है। फतमत्तौ फसौफ तअलमून, ऐश करने दो, ये 4 दिन की जिंदगी है, लग जाएगा पता इनको। फसौफ तअलमून, अन करीब जान लेंगे, क्या जान लेंगे कि नाशुक्रियों के क्या नतीजे होते हैं, पता चल जाएगा इनको। देखिए हम में से हर एक इम्तिहान में है, हम में से कोई बंदा ऐसा नहीं है कि जो अनअटेंडेड छोड़ा हुआ है, अल्लाह की निगाहें लगी हुई हैं हम पे। इन रब्बक लबिल मिरसाद, अल्लाह ताला कहते हैं बेशक तुम्हारा रब घात लगाए हुए, सिर्फ फजर की आते हैं वो देख रहे हैं हम क्या कर रहे हैं, ऐश कर रहे हो, मज़े उड़ा रहे हो, अपनी मर्जी से सारे काम कर रहे हो, اور بعد میں نام اللہ کے لگا دیتے ہو تو پھر تمہاری مرضی، لیکن حقیقت یہ ہے کہ یہاں اللہ تعالیٰ نے انسانی شخصیت کی دھجیاں کھول کے رکھ دیں۔ سورت ابراہیم آیت 30 میں بھی آتا ہے، قل تمتعوا فإن مصيركم إلى النار، کہہ دیجئے فائدے اٹھا لو، پھر تمہارا ٹھکانہ آگ کی طرف ہے۔ دیکھیے یہاں چھوٹی سی بھی، اب یہ دونوں آیتوں پہ اکٹھا آپ کے ساتھ شیئر کروں گی کہ ہم پہ مصیبتیں کیوں آتی ہیں۔ اس پہ ویسے تو کچھ لوگ آپ میں سے سن چکے ہیں، ایک پورا ٹاپک ہے، تقریباً ہم نے 15-20 پوائنٹس نوٹ کیے ہوئے اس میں کہ ہم پہ مصیبتیں کیوں آتی ہیں اور ان مصیبتوں سے نکلنے کے الہامی راستے۔ الحمدللہ کسی بھی دعوت ٹرپ میں یہ درس ہو چکا ہے، لیکن یہاں ایک اوور آل اگر سنیریو دیکھ لیں کہ مصیبتوں کا ہماری زندگی کے ساتھ کیا گہرا تعلق ہوتا ہے۔ پہلی بات یہ ہے کہ اللہ تعالیٰ ایک انسان کو اپنا بنانا چاہتا ہے۔ بعض حالات میں ہم سب سیدھے بھی جا رہے ہیں، جیسے ساری دنیا کے لوگ کام کر رہے ہیں، اچھے کام برے کام، جیسے آپ اس کو اس طرح سمجھتے ہیں کہ ایک ماں ہے، اس کے 2-3 بچے ہیں۔ اب ظاہری بات ہے عمومی ماحول ایک جیسا ہے تو ہر بچہ ایک ہی جیسا ہوگا۔ اب اللہ تعالیٰ ان میں سے کسی ایک بچی کو چنتا ہے، اللہ تعالیٰ چاہتے ہیں کہ اس کو کسی بڑے کام سے کے لیے تیار کرو۔ ہوتا کیا ہے کہ جتنی ماں باپ اس کی دنیا سنوارنے کی کوشش کرتے ہیں نا، اتنی اس کی دنیا بگڑتی جاتی ہے۔ کوئی غم لگ جاتا ہے، کوئی چوٹ پڑ گئی، منگنی ہوئی چھوٹ گئی، رشتہ ہوا ٹوٹ گیا، کوئی ایسا تعلق جڑ گیا کہ جو بعد میں نبھ نہ سکا، لڑکی واپس آ گئی۔ اب یہ حالات کون سے ہیں شخصیت کو توڑنے کے؟ جب انسان کسی غم میں پڑتا ہے نا، فطری بات ہے کہ اس وقت اس کے منہ سے پھر یا اللہ ہی نکلتا ہے، گاڈ کہے، ایشور کہے، بھگوان کہے، جاتی نگاہ اس وقت اللہ کی طرف ہے۔ اب ہوتا کیا ہے کہ اس کے بعد آپ کہہ سکتے ہیں کہ شخصیت میں توڑ پھوڑ ہوتی ہے۔ کچھ لوگوں کو خود بھی نہیں پتا ہوتا کہ ان کے اندر کتنے خزانے چھپے ہوئے ہیں۔ ایسے جیسے بڑے بڑے پہاڑ ہیں نا، ہم سب ان کو پتھر کے پہاڑ سمجھ رہے ہیں، پھر کسی وقت کوئی زلزلہ آتا ہے اور زلزلے میں جب پھٹتے ہیں نا، تو اس کے اندر سے آپ دیکھیے کہ اس ہیرے نکل آتے ہیں۔ نہ وہ زلزلہ آتا، نہ وہ پتھر پھٹتا اور نہ وہ ہیرا نکلتا۔ اسی طرح انسانی زندگی میں حالات کے زلزلے آتے ہیں۔ کرنے کا کام کیا ہے کہ جب کبھی کوئی مصیبت آئے تو انسان غور کرے، مجھ پہ کیوں آئی؟ میرے اندر کوئی خیر تھی جس کو اللہ تعالیٰ نکالنا چاہتے ہیں؟ اچھا ہوتا کیا ہے کہ جب مصیبت آتی ہے نا، تو ایک شخصیت ابھرتی ہے جو حالات کے نتیجے میں ابھری ہوتی ہے۔ یہ بڑا رقیق سا نقطہ ہے، اللہ کرے کہ میں آپ کو سمجھا سکوں، کہ پچھلی آیتوں کو ساتھ ہی اگر لیں گے نا، تو خوشی تھی تو آپ بالکل آزاد تھے، غم آیا تج ارون والی کیفیت ہو گئی۔ اب یہ جو تج ارون کی کیفیت ہے نا، تو اب ایک نیا انسان اٹھتا ہے، اس وہ کہتا ہے نہیں بس اب میں نے 5 وقت کی نماز شروع کر دی ہے، نہیں اب بس میں نے نیت کی میں تہجد پڑھوں گی۔ اب یہ جو شخصیت اٹھی ہے نا، آپ کہہ سکتے ہیں کہ وہ شخصیت جو حالات کے نتیجے میں ابھرتی ہے نا، وہ پائیدار نہیں ہوتی۔ حالات بدلے، شخصیت بدل گئی۔ اسی لیے وہ لوگ جو حالات کے بگاڑ میں نیک بن جاتے ہیں نا، بہت بڑا خطرہ ہوتا ہے کہ ان حالات کے بدلنے کے فوراً ساتھ وہ بھی بدل جائیں۔ ایسے وقت میں کرنے کا کام کیا ہے؟ اللہ نہ کرے اگر کسی کی زندگی میں ایسی کوئی مصیبت آتی ہے نا، فوراً اس کا تعلق اللہ کی کتاب سے جوڑ دے۔ جس کو اپنے غم کے دنوں میں اللہ کی کتاب نصیب ہو جاتی ہے نا، پھر وہ شخصیت ناپائیدار نہیں رہتی، پھر پکا ابھرتا ہے۔ میں ایسے لوگوں کو جانتی ہوں، ایک بچی تھی، بہت اس کی عجیب سی کہانی ہوئی، شادی ہوئی، بعد میں پتہ چلا نہیں نبھ رہی، حالات کچھ ایسے بن گئے، رخصتی تک یعنی مین علیحدگی تک باتیں ہونے لگیں، ہو گئیں، لڑکی تو پہلے ہی گھر تھی، چیزیں تک چلی گئیں۔ اور بالکل وہ دن جو لڑکی کے تھے، میں نے بڑے قریب سے دیکھے کہ بہت فرق رویے اس کے دیکھے، اور ماں باپ کا رونا تھا، اور میں سوچتی تھی کہ بچی کے لیے نعمت ہے کیونکہ اس کا اپنے اللہ سے تعارف ہو گیا۔ پھر ایک دم حالات پلٹے، وہی ٹوٹا ہوا گھر جڑ گیا، وہ لڑکی اپنے گھر چلی گئی۔ اب ماں باپ بڑے خوش ہیں، لیکن میں بڑی مضطرب ہوں کہ وہ شخصیت جو وہ ٹوٹ پھوٹ کے دنوں میں دکھی تھی نا، اب وہ نہیں دکھتی۔ اور وہ اللہ عالم، میں تو بہت دن سے نہیں جان رہی، اللہ کرے اب دل کا حالات بدل چکے ہو۔ میں نے ایسی لڑکی کو بھی آنکھ سو بہاتے دیکھا ہے کہ شادی کے 1 سال کے بعد شوہر کا انتقال ہو جاتا ہے، ایک بچی گود میں ہے اور ایک بچی پیٹ میں ہے، یہ دن ٹوٹنے کے۔ میں نے ان آنکھوں کو اللہ کے خوف سے اور اللہ کی خشیے سے روتے دیکھا۔ پھر کچھ عرصے کے بعد جب حالات بدلے، آج میں نہیں جانتی کیا حالات ہیں۔ ये जो शख्सियात टूटती फूटती है ना, ये फिर ठीक हो जाती है। हम सोचते हैं ये एक फेज था जिंदगी का, डार्क फेज था, खत्म हुआ, दैट्स इट। लेकिन जो लोग ऐसों को भी जानती हूँ अल्हम्दुलिल्लाह के गम हुए और अल्लाह ने अपनी किताब से जोड़ा, और फिर वो गम तो क्या दूर होना था, जिंदगी ला खौफ़ुन अलैहिम वला हुम यहज़नून हो गई, बेगम हो गए। अगर आप चाहते हैं ना कि मुसीबतों की चक्की से आप बेखौफ होके निकलें, तो आप फिर उन वक्ती हालात को, उस शख्सियत और उन जज्बात को संभाल के रखें। ऐसी एक साथी थी, तो किसी वक्त ज़िंदगी में कोई लम्हा आया, बहुत अल्लाह से ताल्लुक़ जुड़ गया, फिर उसके बाद जब अल्लाह ताला ने दिन बदले, तो मेरी बहुत अच्छी दोस्ती थी उनसे। और मैं हमेशा ह्यूमन बिहेवियर को बहुत ऑब्ज़र्व करती हूँ कि लोग क्या सोचते हैं। तो वो कभी मेरे पास बैठती तो कहती थी, मैं उन दिनों को मिस करती हूँ जब मेरे पे गम था, और उन दिनों जो मेरी नमाज में मज़ा था, उन दिनों जो मुझे अल्लाह से ताल्लुक़ था, मैं उसको मिस करती हूँ। और हकीकत यही है कि दो आलम से करती है बेगाना दिल को। अजब चीज़ है लज्जत आशनाई, एक दफ़ा अल्लाह ताला से दोस्ती हो जाए, चाहे गमों की कीमत पे हो, लेकिन ऐसा बंदा फिर पलट आता है। मुसीबतें इंसान को हकाइक पसंद बनाती हैं, इंसान हकीकत पसंद बन जाता है। आम हालात में हमारे ऊपर ख्वाहिशों के पर्दे पड़े रहते हैं, हमारी आईसाइट वीक होती है ना। आप देखिए कि जो शख्स जिसकी आईसाइट वीक होती है, छोटी सी एक मिसाल शेयर करूंगी आपसे, किसी की नज़र कमज़ोर है, अमूमन क्या होता है कि ऐसे शख्स को करीब की चीज़ तो दिखती है लेकिन दूर की चीज़ नहीं दिखती, लेकिन जूं ही वो ग्लासेस लगा लेता है तो उसको फिर वो सारी चीज़ें दिखने लगती हैं जो आमतौर पर नहीं दिखती। इसी तरह आम हालात में, ख़ास तौर पर खुशियों के हालात में, इंसान बड़े शॉर्ट साइटेड होते हैं, उनको बहुत सारी चीज़ें नहीं दिखती। जो ही मुसीबतों की ग्लासेस लगती है ना आंखों पे, तो हकीकत नजर आने लगती है, फिर जिंदगी की असल दिखती है। इसको आजमाना हो ना, किसी मैयत वाले घर में चले जाए, आपको उस घर के दरो दीवार से ये हकीकत दिख रही होगी कि बमल हयात दुनिया इल्ला मताउल गुरूर, ये धोखे का सामान है, कुल्लु मन अलैहा फान, हर चीज फानी है। और अगर आप चाहते हैं ना कि आपके दिल के अंदर ये जज्बात ठहर जाएं, तो इसके लिए आप एक काम कर सकते हैं, मुर्दों को नहलाना शुरू कर दें। जितनी सच्चाई आपके ऊपर एक मुर्दे को नहलाने से खुलेगी ना, वो बाज़ औक़ात बरसों की तालीम से भी नहीं खुलती। हत्ता कि आप डेड बॉडी को टच करते हैं ना, तो आपको उससे भी ईमान मिलता है। आप कहते हैं ये मेरी तरह तो था, कल तक तो मेरे जैसा था, इसका जिस्म ऐसे क्यों हो गया? और शैतान इतना डराता है कि वही प्यारे जिनके लिए इंसान रो रहा होता है, बाज़ दफ़ा उनको छूने से भी डर लगता है। उस कमरे में नहीं लोग जाते जहाँ मैयत पड़ी होती है। कल तक तो आपका था, वो गया क्या? रूह निकली ना, वही कान है, वही हाथ है, वही बाजू है, लेकिन शैतान हमें भगाता है। तो जो बंदा अपने आप को मुर्दों में समझे, वो ज़्यादा अक्लमंद है। तो कभी इंतज़ार तो नहीं करना चाहिए इस बात का कि मुश्किल आए और आंखों से पर्दे छटे और फिर अल्लाह की तरफ जाए, लेकिन अगर कभी आ जाए तो नेमत समझे। एक जुमला पहले भी मैंने आपको कहीं बोला था कि मुसीबत इंसान का उस्ताद बन जाती है जब इंसान उससे नसीहत ले लेता है। फिर उसके साथ इंसान अपने आप को वाकई खुश महसूस करता है कि अल्हम्दुलिल्लाह मुझे इस मुसीबत से ये मिला। और फिर जिस तरह खुशियों का इंतज़ार होता है ना, इसी तरह से इंसान गमों का इंतज़ार करता है। देखिए वो मुकाम जहाँ गम भी खुशियों की तरह अजीज़ होने लगे, ये मुकाम तौहीद है, ये है वो अल्लाह के साथ बंदे का ताल्लुक। और ज़िंदगी में एक दफ़ा ज़रूर ये मोड़ आता है, हर एक की तौहीद की आजमाइश ज़रूर होती है, चाहे शुरू ज़िंदगी में हो जाए हज़रत इब्राहीम अलैहिस्सलाम की तरह, जवानी में हो जाए नूह अलैहिस्सलाम के बेटे की तरह, या बुढ़ापे में हो जाए इब्राहीम अलैहिस्सलाम के बाप की तरह, या नबी सल्लम के चचा की तरह, लेकिन एक लम्हा ज़रूर आता है, हम में से हर एक आजमाया जाता है। वो बच्चे, किसी का बच्चे का बीमार होना भी हो सकता है, और इसी तरह किसी को निजी ज़िंदगी में किसी मुश्किल का आना भी होता है। इन लम्हों पे पकड़ लीजिए अपने रब को। जितनी बातें हम कर रहे हैं पिछले रुकू में तौहीद के नाते से, मुझे पूरा यकीन है कि जो नोट्स आपने कापियों में लिखे हैं ना, اس سے زیادہ جلدی آپ توحید کو سمجھ سکتے ہیں جب آپ اپنی عملی زندگی میں اللہ تعالیٰ کی ضرورت کو محسوس کرنے لگیں. اور ایک بڑی عام قسم ہے شرکی, جس کا تذکرہ آیت 56 میں آ رہا ہے, وَيَجْعَلُونَ لِمَا لَا يَعْلَمُونَ نَصِيبًا مِمَّا رَزَقْنَاهُمْ. اور لوگ ہماری دی ہوئی چیزوں میں ان جھوٹے معبودوں کا حصہ لگاتے ہیں جن کے متعلق ان کو کچھ علم ہی نہیں ہے. اللہ اکبر. تاللہ لتسألن عما کنتم تفترون. اللہ کی قسم, تم سے تمہاری جھوٹی باتوں کی ضرور باس برس ہوگی. یہ کون سی بات ہے؟ یہ ناشکری کی وہ قسم ہے کہ مصیبت دور ہوتے ہی انسان غیر اللہ کے چرچے شروع کر دے. میری تو سنتا ہی نہیں تھا, میری تو ہوئی نہیں, میں تو فلاں قبر پہ پہنچی, بس پہنچنے کی دیر تھی بچے کی حالت ٹھیک ہونے لگی. یہ تو ہو ہی نہیں رہا تھا, وہ تو ہو ہی نہیں رہا تھا, وہاں گئی اور یہ کہانی ہونے لگی. اور ایسی ناشکریوں کے قصے آپ نے لوگوں کو کرتے اور سنتے پایا ہوگا. بعض لوگ تو ظلم کے ساتھ اپنے بچوں کا نام بھی پیراں دتا رکھ دیتے ہیں کہ یہ فلاں پیر سے ملا. آپ کو چند دن پہلے بھی میں نے کچھ کوٹیشن سنائی تھی کہ قبروں پہ اور بتوں پہ, یعنی آج دنیا کے جو چلیں دوسروں کو تو چھوڑے, مسلمان جو ہیں ان کی کیفیت آپ دیکھیے کہ کیسے لوگ وہاں کھڑے ہو کے حکومتیں مانگتے ہوئے دکھتے ہیں. ایسے ایسے نام لکھے ہوئے کہ نام آپ سن کے حیران رہ جائیں, اور اللہ تعالیٰ ہمارے مقدر اچھے کر دے کہ جب ایسے لوگوں کے ساتھ تعلقات ہو جائیں کہ جو خود شرک کی ہوا دینے والے ہوں تو دوسرے لوگوں کو توحید کہاں دیں گے. لیکن حقیقت یہ ہے کہ جب تک آپ کے دل میں ایک اللہ کی محبت نہیں ہوتی تب تک آپ کو بات سمجھ نہیں آتی. اپنی اللہ کی نعمتوں کو, دی ہوئی نعمتوں کو غیروں کے ساتھ پیش کر دینا, اس سے بڑی ناشکری کیا ہوگی. اسی لیے اللہ تعالیٰ کہتے ہیں یجھلون لما لا یعلمون. دیکھیے یہاں پھر علم کی بات ہے. علم نہیں ہوتا نا تبھی ایسی شرکیہ باتیں لوگ کرتے ہیں. لوگ ایسی جگہوں پہ جا کے کیا کام کرتے ہیں, وہ باتیں کرنے لگتے ہیں جو کہ ان کو پتہ ہی نہیں ہوتا کہ اس کی حقیقت کیا ہے, اور سراسر شرک کر کے بھی کہتے ہیں کہ ہم کیا کریں اور کیسے کریں اور کس طریقے سے یہ سارا معاملہ ہو, اور شرک کر کر کے اپنے دین اور اپنے ایمان کو ضائع کر دیتے ہیں. اور بعض کہانیاں تو ایسی ہیں کہ پیچھے کچھ بھی نہیں ہوتا, صرف مال کمانے کے لیے لوگ جو ہیں وہ بزرگ بن جاتے ہیں, اور لوگ ان سے فیض لینے کے لیے اپنے دین کو ضائع کر دیتے ہیں. کہانیاں گھڑی بھی ایسی ہوتی ہیں کہ جن کہانیوں کو اگر آپ دیکھیں تو لگتا ہے کہ کوئی بندہ سمجھے کہ ان سے بڑا کوئی بزرگ ہی نہیں اور پہنچے ہوا ہی نہیں ہے. تو دعا کرنے کی ضرورت یہ ہے کہ ایک انسان ایسی شرکیہ چیزوں سے اپنے آپ کو دور کرے. اپنی زندگی میں بھی غور کیجئے. دیکھیے قبروں کا شرک سب کو سمجھ آتا ہے لیکن زندہ لوگوں والا شرک نظر نہیں آتا. ڈاکٹر کے پاس نہ جاتے تو صحت نہیں ملنی تھی, فلاں کے پاس پہنچے تو میرا کام ہو گیا, میں نے فلاں کو بتا دیا تو میرا کام فوراً ہو گیا. مت کیجئے. نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ بعض دفعہ انسان ایک کلمہ اپنی زبان سے ایسا بولتا ہے کہ اس کو اس کی شدت کا بھی نہیں پتہ ہوتا, اور اس کی وجہ سے وہ جہنم میں چلا جاتا ہے. اور بعض دفعہ ایک ایسا جملہ بول دیتا ہے کہ جس کی وجہ سے اللہ تعالیٰ اس کو جنت دیتا ہے. تو یجعلون لما لا یعلمون, یہ لا یعلمون کے لفظ کو ہائی لائٹ کر لیجئے, نہیں جانتے. اور عموماً دیکھیے کہ جاہل طبقہ شرک زیادہ کرتا ہے. جاہلوں کا شرک جو ہے نا وہ ذاتی نوعیت کا ہوتا ہے, بچے کی بیماری, اولاد کا نہ ہونا, ساس بہو کا جھگڑا. ایک شرک پڑھے لکھے لوگوں کا بھی ہوتا ہے, انٹلیکچوئل قسم کا لوگوں کا. وہ کون ہے جو بڑی بڑی بحثیں کرتے ہیں, وہ ہر چیز کو اسباب کا ذریعہ سمجھ لیتے ہیں, سائنس کی زبان میں باتیں کرنے والے, میڈیکل کی زبان میں باتیں کرنے والے, اور یہ سوچ لینا یہ کیٹرینا اس لیے آیا کہ یہ ہواؤں کا رخ ادھر سے ادھر تھا اس لیے, بیچ میں سے اللہ کی ذات کو نکال کے یہ شرک کر دیا. یہ لفظ میں نے بولا تو مجھے وہ بات بھی یاد آ گئی کہ جتنے بھی آج تک ہریکینز آ چکے ہیں نارتھ امریکہ میں, ان کے نام ہیں, کہیں کیٹرینا, کہیں ریٹا, کہیں کچھ, اور میں حیران رہ گئی اس کے بارے میں جان کر کہ یہ سب ان کی دیویوں کے نام ہیں. ان کے ناموں پہ انہوں نے رکھے ہوئے ہیں کہ یہ فلاں دیوی کی وجہ سے ہوا, یہ فلاں دیوی کی, اور ہم بھی پیار سے انگلش لفظ جانتے ہوئے خوشی خوشی یہ نام بول رہے ہوتے ہیں. ان کے عقیدے کے مطابق یہ فلاں دیوی ناراض ہوئی ہے تو اس نے اس عذاب کو رکھا ہم پہ اور یہ کیا اور وہ کیا. تو اللہ تعالیٰ کہتا ہے یجعلون لما لا یعلمون, نہ جانتے ہوئے, لا علمی کی وجہ سے, جہالت کی وجہ سے ایسی باتیں کرتے ہیں. اور نتیجہ کیا ہوتا ہے کہ اللہ کے دیے ہوئے رزق کو دوسروں کے ساتھ شامل کرتے ہیں. دیکھیں مما رزق نہ ہم, ہم نے دیا ان کو لیکن اس کے باوجود وہ دوسروں کو دینے لگتے ہیں. تلاہی قسم ہے اللہ کی, کون کھا رہا ہے یہ قسم؟ اللہ کی ذات کھا رہی ہے. اللہ کی قسم, لتسلن, لام شدت کا ہے اس میں, نوٹ کیجئے گا, نون کے اوپر جو تنوین ہے نون ثقیلہ شدت کی ہے. البتہ تم سے تمہاری ان جھوٹی باتوں کا ضرور پوچھا جائے گا. کون سے تھے افترا ان کے؟ یہی افترا کہ فلاں ہمیں یہ دیتا ہے, فلاں سے یہ ملتا ہے اور فلاں سے یہ ملتا ہے. اما کن تم تفترون, جو تم کرتے تھے. اب اسی شرک کی ایک اور قسم جو بڑی معروف تھی اس دور کی, اس کی بات کی. وَيَجْعَلُونَ لِلَّهِ الْبَنَاتِ, اور وہ بناتے ہیں اللہ کے لیے, یعنی مقرر کرتے ہیں بیٹیاں. حالانکہ سبحانہو, وہ پاک ہے اس سے. وَلَهُمْ مَا يَشْتَهُونَ, اور یہ تو ان کی وہ باتیں ہیں جن کو یہ چاہتے ہیں. اس ایک آیت میں دو تین باتیں ہیں, نوٹ کیجئے گا. دو قبائل تھے عرب کے, ایک قبیلہ خزایا اور قبیلہ کنانہ. ان کا عقیدہ کیا تھا؟ کہ فرشتے اللہ کی بیٹی ہیں. اور یہ چیز آپ نوٹ کر چکے کہ ہر قبیلے کا الگ بت ہوتا تھا, اور 313 بت جو مکہ فتح ہونے کے وقت موجود تھے وہ اسی وجہ سے تھے کہ ہر قبیلے نے اپنا بت بنا لیا. اور بت پرستی کی ابتدا جو تھی وہ بھی پیچھے ہم سن چکے کہ کیسے ایک شخص نے بت بنا کے وہاں رکھا, اور ہر بندہ اپنا بت بنا بنا کے وہاں رکھا کرتا تھا. اسی طرح قبیلہ خزایا اور کنانہ جو ہیں, یہ جو بت بناتے تھے وہ عورتوں کے تھے, اور ان کا خیال کیا تھا کہ فرشتے اللہ کی بیٹیاں ہیں, نعوذ باللہ, اور اس طرح سے کہانیاں گڑ کے پیش کرتے تھے. آج بھی دیکھیں تو ہندی, یونانی اور مصری کلچر میں دیویوں اور دیوتاؤں کے بہت سارے آپ کو نام ملیں گے. تین مشہور دیویاں تھیں اور ساری عورتیں تھیں. ایک تھی لات, منات اور عزہ. لات کو وہ الہ کی تانیث کرتے تھے, جیسے ہم کہتے ہیں نا لا الہ, تو الہ کی تانیث, تانیث مین مؤنث, لات تھی. العزیز اللہ سبحانہ تعالیٰ کا نام ہے, اس سے تانیث بنائی انہوں نے عزہ. اور اللہ تعالیٰ کے نام المنان, اس کی تانیث کر دی منات. لات کا جو بت خانہ تھا نا وہ طائف میں تھا, طائف کے لوگ لات کو پوچھتے تھے. بنو ثقیف اس کے پرستار تھے. عزہ جو تھی وہ قریش مکہ کی خاص دیوی تھی, اور یہ مکہ اور طائف کے بیچ میں نخلہ کے نام مقام پر ایک حراس نام کی جگہ, وہاں اس کا استحان تھا. اور جب ابو سفیان سپہ سالار تھا قریش کا اور غزوہ احد کے میدان سے واپس گیا, تو اس وقت اس نے یہی نعرہ لگایا تھا کہ لنا عزہ ولا عزہ لکم, ہمارے لیے عزہ اور تمہارے لیے کوئی عزہ نہیں ہے. تیسری دیوی جو منات تھی, یہ مکہ اور مدینہ کے درمیان بحر احمر کے کنارے قدید کے مقام پر واقع تھی, اور اوس اور خزرج اس دیوی کے پرستار تھے. آپ کو پتہ ہے کہ باقاعدہ ان دیویوں کا حج کیا جاتا تھا, ان کی درگاہوں کے طواف کیے جاتے تھے. جب لوگ حج کے زمانے میں بیت اللہ اور عرفات اور منا سے فارغ ہوتے تو منات کی زیارت کے لیے لبیک کی صدائیں پکارتے ہوئے وہاں جاتے. اور کچھ لوگ جو اس دوسرے حج کی نیت کرتے وہ صفا اور مروہ کے درمیان صحیح نہیں کرتے تھے, یہ دوہرا ظلم تھا. اللہ تعالیٰ نے ایسی تمام باتوں کو کہا کہ بغیر علم کے ایسی باتیں پیش کر دیتے ہیں جو ہے ہی نہیں. آپ سوچئے کہ آج کے دور میں بھی تو بدعت ہوتی ہیں نا, اس دور کی بدعت اسی قسم کی تھی کہ جہاں جو دل چاہا وہ کر دو. اللہ تعالیٰ کہہ رہے ہیں اچھا, سبحانہو, پاک ہے وہ, ہو کی ضمیر اللہ تعالیٰ کی طرف ہے, اور سبحان کے لفظ میں کسی چیز سے بیزاری ہوتی ہے, یعنی تم جو کچھ اس کے بارے میں کہتے ہو, اس کی بیٹیاں, اس کی بیٹیاں اور اس کی نسلیں بنانا, یہ سب اللہ تعالیٰ تمہاری ان باتوں سے بیزار ہے. ہاں, وَلَهُمْ مَا يَشْتَهُونَ, یہ تو ان کے لیے جو وہ چاہتے ہیں, یعنی اس کا تعلق عبادت سے نہیں اشتہا سے ہے. دیکھیے جب دین اشتہا کا شکار ہو جاتا ہے نا تو شرک ہوتا ہے. सीधा साधा दीन जो है ना वो दीनम वासेबा ही है, एक अल्लाह की इबादत हमेशा और हर हाल में इखलास के साथ भरी हुई। लेकिन जब दीन में ख्वाहिशात का दखल होने लगता है ना, नतीजा क्या होता है कि फिर जिसको जो चीज़ अच्छी लगती है वो करने लगता है। अल्लाह ताला कह रहे हैं अपना ये हाल है कि तुम बेटी की खबर पे क्या करते हो। आयत 58 में आता है वह इज़ा बुशिर अहदुहुम बिल उनसा, और जब खुशखबरी दिया जाता है उनमें से कोई एक, किन में से कोई एक, यही फरिश्तों को अल्लाह की बेटियां कहने वालों में से एक, बिल उनसा लड़की की, ज़ल्ला वजहुहु मुस्वद्दा, हो जाता है उसका चेहरा स्याह, मुस्वद्दा स्याही के लिए है, वह हुआ कजीम, और वो खून के घूंट भरता है, यानी दिल ही दिल में घुटने लगता है, अपने आप को दबाने लगता है। और क्या होता है उसकी कैफियत, यतवारा मिनल कौमी, छुपता फिरता है अपनी कौम से, यतवारा वुरिया से है, वरा या जैसे कहते हैं ना वराल हिजाब, छुपने को कहते हैं, और इसी से विरा ओट को भी कहते हैं ना, कुरान पाक में ये भी आता है, सूरह मोमिनून में आता है वमिम वरा हिम बरज़खुन इला यौमि युबअसून, आखिरी रुकू में आता है कि इनके पीछे एक आड़ है बरज़ख की, यानी क़यामत के दिन के बाद वहाँ उठाए जाएंगे, और कजीम कजमा से है गम से भरा हुआ होना, कजीमतिल किरबा अरबी में कहते हैं मश्क के मुंह को बंद करने को। आप लोगों ने कभी वो देखी होगी जो हीटिंग के लिए लोग यूज़ करते हैं गर्म पानी की बॉटल, वही है ये असल में। आप सोचें ज़रा उसका ढक्कन खुला रह जाए तो क्या होगा, कमर के नीचे कोई रखे और ढक्कन खुल जाए और खौलता हुआ पानी उसकी कमर को जलाएगा, यही है कैफियत उस शख्स की कि जो गम या गुस्से की शिद्दत में भर जाता है। पीछे सूरह आले इमरान में वलकाज़िमीन अलगैस हमने पढ़ा गुस्से के नाते से, यहाँ कजूम काजिमा क्या है, गम इतना है कि उसका सांस घुट रहा है, कजूम कहते हैं सांस की नाली को जहाँ से सांस हमें जाता है, कि ये उसकी कैफियत है। अच्छा ये जो लफ्ज़ मुस्वद्दा है ना, ये सूद से था, अस्वद कहते हैं काले को, इसकी जमा है सूद। अच्छा ये जो सूद है ना इंटरेस्ट वाला वो भी इसी से है, इसका एक दूसरा नाम काला धन भी है। ये काला धन क्यों, क्योंकि स्याह होता है, वल्लाहु आलम, इसी की फिर तानीस सौदा है, काली औरत को कहते हैं, नबी सल्लम की एक जौजे मुख्तरमा भी हजरत सौदा थी, तो वो नाम भी इसी से ही है। और ये जो लफ्ज़ आगे आ रहा है इसमें कि यतवारा मिनल कौमी मिन सुई मा बुशरा भी, ये लफ्ज़ दो दफ़ा आ गया, बुशरा और बुशरा, तो बुशरा का लफ्ज़ बा शीन रा से है। बुशरा कहते हैं ऐसी खुशखबरी जिसका असर चेहरे पे दिखे, खुशी होती है ना तो चेहरे पे दिखती है, बशारत भी इसी से है, तबशीर मुबशरात की खुशी के मारे ये हाल होता है। यहाँ देखिए कि अल्लाह ताला ने बेटी की पैदाइश को बुशरा कहा, लोग कहते हैं कि अल्लाह ताला ने शायद बेटियों की यहाँ बेइज्जती की कि लो जी तुम्हें तो बेटियां नहीं पसंद और मुझे बेटियां देते हो, तो लफ्ज़ बुशरा को देख लीजिए कि अल्लाह की निगाहों में बेटी की पैदाइश की खबर खुशखबरी है। और नबी सल्लम की एक रिवायत का खुलासा भी मिलता है कि वो औरत जो पहली बेटी जनती है वो मर्द के लिए बड़ी खुशबख्त होती है। हमारे यहाँ तो पहली बेटी हो जाए तो सास को भी फिक्र लग जाती है कि अब बेटियों की लाइन लग जाएगी, लेकिन हकीकत ये है कि बेटी खुशी की चीज़ है। नबी सल्लम ने फरमाया कि जो बेटियों की वजह से आजमाया गया वो बेटियां उसके लिए जहन्नुम के रास्ते में आड़ बन जाएंगी। फिर इस तरह आता है कि कोई दो बेटियों की परवरिश करे और अच्छे अदब और अखलाक सिखाए तो वो बेटियां उसके लिए जहन्नुम की आड़ है। सहाबी ने पूछा अगर एक, तो आपने फरमाया, जो रावियों कहते हैं कि मुझे उम्मीद है कि अगर अल्लाह के नबी से एक के बारे में पूछा जाता तो आप यही खुशखबरी देते, तो बेटी बुरी नहीं। यहाँ बेटी की बात शिर्क के नाते से आ रही है। अल्लाह ताला कहते हैं बेटी की पैदाइश पे तुम्हारा अपना हाल क्या होता है कि लोगों से छुपते हो, या तवार मिनल कौमी, तुम अपनी कौम से छुपते हो, कौम क्या है बिरादरी, फेस नहीं करना चाहते ना, हाय फिर बेटी हो गई। हालांकि ना बेटी किसी की अपनी मर्जी से होती है ना बेटा किसी का अपनी मर्जी से होता है। आप देखिए कि ये अल्लाह ताला की रहमत है ना कि किसी को कुछ भी दे, लेकिन लोग क्या करते हैं बेटी पैदाइश पे गम मनाते हैं कि ये क्यों हुआ, और अंदर की हालत क्या है कि आयुम सिकुहू अला हूनिन, या उसको दबा दे यानी इस तरद्दुद में पड़ जाता है कि जिल्लत की हालत में अपने आप को रोक ले, अम यदुस्सुहू फितुराब, या फिर उसको दबा दे, दफन कर दे मिट्टी में। दो ही हालतें हैं, या तो खुद छुप जाए, लोगों को फेस ना करे, और दूसरी सूरत यह है कि बेटी को जिंदा दफन कर दे, या तो नजरों से लोगों की नजरों में रहे और जलील बन के रहे, लड़की को जिंदा रहने दे, और अगर लड़की जिंदा रहेगी तो ये जलील होगा, और अगर दूसरी सूरत यह है कि फिर यदुस्सुहू, दस्सा यदुस्सु से है दफन कर देना, यानी इसको दबा दे मिट्टी में। अला सा मा यहकुमून, कितनी बुरी है बात, कितना बुरा है फैसला जो ये करते हैं, यानी दोनों ही बातें बड़ी बुरी हैं। अला जो है ना, ये आह के मानों में आता है, उर्दू में जब कहते हैं ना आह भरना, तो अरबी में अला आह के लिए, हर्फ तंबीह है, ये हाल बयान करती है किसी का। और सा अमा यहकुमून क्या है, बेटी को जिल्लत समझना या फिर उसे मट्टी में दबाना। बनू खुजाया और बनू मुजर, ये दो कबीले खास तौर पे बेटियों को दफन करते थे। अरब कल्चर की ये गुत्थियां खोली जा रही हैं कि किस तरीके से बेटी की पैदाइश उनके लिए एक ऐसी चीज बन जाती थी कि जिसकी वजह से वो खुद को भी हलाक करने को तैयार हो जाते थे। बेटियों की पैदाइश के बारे में बहुत दिलसोज किस्म के हालात मिलते हैं कि क्या क्या तरीके होते थे उस दौर में बेटियों को मारने के, और कैसे लोग इस मासूम सी मखलूक को बर्दाश्त नहीं कर सकते थे और उनको मारना चाहते थे। उनको लगता था कि अगर ये जिंदा रहेंगी तो हमारे लिए एक आर का जरिया होंगी। अमूमन जब बेटियों को मारा जाता था उसकी मुख्तलिफ वजूहात होती थी। एक वजह तो थी जो बेटे और बेटियों के रास्ते में इकट्ठी थी, और वो क्या कि ये हमारे रिस्क में शामिल होंगे, यानी आज के दौर में जिसका फैमिली प्लानिंग कहेंगे, बेटा या बेटी बस इसको मार दो क्योंकि हमारे पास रोटी नहीं है इसको खिलाने की। इसी तरह बेटियों को मारने की एक दूसरी वजह क्या होती थी, गैरत के नाम पे कहते थे बेटी होगी तो लड़की है, और इतनी हद से बड़ी भी गैरत होती थी कि लगता था कि हम इसकी हिफाजत नहीं कर सकेंगे। और बाज दफा जैसे कहते हैं कि दामाद हमारे दरवाजे पे आ जाएगा और दामाद के आगे हमारा सर झुकेगा। ये जो आज हमारे यहाँ कल्चर है ना, लड़की का बाप और लड़के की माँ, ये असल में उस दौरे जाहिलियत की कहानी है। अल्लाह ताला ने तो ये पैगाम नहीं दिया कि लड़की की माँ या लड़के का बाप जो है वो हल्का होता है, बल्कि रिवायत में आता है, उसका खुलासा ही बताऊंगी आपको, कि बेहतरीन सदका ये है कि कोई अपनी बहन या बेटी किसी शख्स के निकाह में दे, यानी जिस शख्स की बहन या बेटी आपके निकाह में आ गई, आप उसके सामने इस तरह झुके हुए हों जैसे कोई सदका देता है तो उसके आगे झुकते हैं। आज के दामादों को जरा ये सुनाई जाए बात, वो कहेंगे ये कहाँ से पढ़ा, अब इसीलिए तो हम आपको पढ़ने नहीं भेजते, घर बैठो। हकीकत है, सच्चा दीन सामने आ जाए तो एक इंसान देख सकता है कि बेटी के बाप की और बेटी की कितनी इज्जत है, लेकिन जब लोगों का हाल ये होता है तो फिर वो इसी किस्म के जुल्म करने लगते हैं कि कहीं इन बच्चियों को बहना ना पड़े। फिर बाज दफा बेटियों के वजरिए से माल और जायदाद दूसरी तरफ जाती है, उसकी वजह से लोग जाते हैं। और आपको पता है कि लोगों ने किस किस तरीके से ये मामलात किए। दारमी की एक रिवायत है कि एक शख्स अपनी कहानी सुनाते हुए नबी सल्लम को रोते थे, कहते हैं कि मेरी एक बेटी थी, मेरे बुलाने पर वो खुशी खुशी मेरे पीछे चल पड़ी। अब्बा अब्बा कहती हुई, मैं गया दूर देखा तो एक कुआं था, मैंने उस बच्ची को उसमें धक्का डाला, धक्का दिया, और आखिरी लफ्ज़ जो उसकी ज़ुबान पे थे वो अब्बा और अब्बा थे, ये आखिरी पुकार बन गई उस बच्ची की। नबी सल्लम बेकाबू हो गए, रोने लगे, आपकी दाढ़ी तर हो गई। सहाबे कराम जो वहां मौजूद थे उन्होंने उस शख्स को बुरा भला कहना शुरू कर दिया कि देखो तुमने अल्लाह के नबी को उदास कर दिया। आपने फरमाया इसको छोड़ दो, ये अपने गुनाह का हल लेने के लिए आया है। उसे कहा फिर सुनाओ, फिर उसने दोबारा ये बात सुनाई, आप हिचकियों से रोने लगे। फिर आपने उसको खुशखबरी दी, जाओ जाहिलियत के गुनाह इस्लाम के जरिए से माफ कर लिए जाते हैं, अब नए सिरे से अमल करो। इब्ने जरीर के एक रिवायत है कि बनी तमीम के कैस बिन इस्लाम, 8 से 10 लड़कियां मैंने दफन कर दी, नबी सल्लम से पूछने आए क्या करूं, कहा जाओ हर एक के बदले में एक गुलाम आजाद करो। कहने लगे कि मेरे पास ऊंट हैं, कहा अच्छा जाओ उनको ही आजाद कर दो। देखिए कि दुनिया में लोगों के वकील इंसान बनते हैं, زندہ گاڑی بھی بیٹیوں کے وکیل اللہ کی ذات بنیں گے قیامت کے دن. کہاں سورت کبیرت میں آتا ہے وَإِذَا الْمَوْءُودَةُ سُئِلَتْ, اور جب زندہ گاڑی ہوئی سے سوال پوچھا جائے گا بِأَيِّ ذَنبٍ قُتِلَتْ, تیرا گناہ کیا تھا. یعنی اس باپ سے اللہ اتنا ناراض ہے کہ اس کو نہیں کہہ رہا, اس بچی کو کہہ رہا ہے تو بتا تیرا جرم کیا تھا. کلام نہیں کرے گا. ذرا سوچئے, تصور میں لائے میدان محشر ہے, سال دو سال کی ننھی بچی, کپڑے خون آلود, اور باپ کے ہاتھوں میں خون ہے بیٹی کا, اور بچی ماں باپ اللہ کے سامنے مقدمہ دائر کر رہی ہے. اس دور میں بھی کچھ لوگ ایسے ہوتے تھے جو بیٹیوں کو خرید کے لوگوں سے, یعنی ان کی بچیوں کو لے لیتے تھے اور پالتے تھے. ایک شخص تھا امام مالک, ایک روایت ہے کہ اسلام سے پہلے چند نیک لوگ ایسی لڑکیوں کے والدین سے ان کو خریدتے, مرنے سے بچاتے. ساسا نام کا ایک شخص تھا, کہتے ہیں 360 لڑکیوں کو میں نے خرید کر مرنے سے بچایا, کیا مجھے اس کا ثواب ہوگا؟ جناب صلی اللہ علیہ وسلم نے کہا کہ ہاں, اللہ نے تمہیں اسلام دے دیا. بڑی پیاری روایت ہے, میں آپ کو خلاصہ ہی بتا رہی ہوں. یعنی دیکھیے, اب اسلام سے پہلے کی نیکی تھی نا. ایک جواب یہ ہوتا, نہیں نہیں کوئی اس نیکی نہیں, کچھ نہیں ملے گا, ضائع ہو گئیں. آپ نے کیا کہا؟ دیکھو تمہیں اللہ نے اسلام نہیں دے دیا, اشارہ تھا اس بات کا کہ ہو سکتا ہے تمہاری اس نیکی کی وجہ سے اللہ نے تمہیں اسلام کی دعوت دے دی. اسی طرح زید بن عمر بن نفیل کے بارے میں آتا ہے کہ ایسی لڑکیوں کو خرید کر پالتے, جب بڑی ہو جاتی تو ان کے ماں باپ کو پیشکش کرتے کہ اگر آپ ابھی بھی چاہتے ہیں تو ان کو واپس لے لیں. پھر آپ دیکھیے کہ بیٹیوں کا قتل اتنی بڑی بات ہے کہ بیت عقبہ, جو مطلب مدینہ میں جانے سے پہلے ان لوگوں سے کمٹمنٹس کے نام پہ نبی صلی اللہ علیہ وسلم نے کی تھی, اس میں بھی یہ چیز موجود تھی کہ بیٹیوں کو قتل نہیں کرو گے. صحیح بخاری کی ایک روایت عبادہ بن سامت سے آتی ہے کہ ہم نے اس پر بیعت کی کہ شرک نہیں کریں گے, بدکاری نہیں کریں گے, اور اولاد کو قتل نہیں کریں گے. اسی طرح صحیح بخاری کی ایک اور روایت عبادہ بن سامت سے یہ ہے کہ تم پر تمہاری ماؤں کی نافرمانی اور بچیوں کا قتل منع کیا گیا. اللہ اکبر, معصوم بچیوں کی بات اللہ تعالیٰ کر رہے ہیں. نبی صلی اللہ علیہ وسلم نے ایسے قانون پیش کیے, ایسا معاشرہ تشکیل دیا کہ جہاں بچی بوجھ تھی وہاں یہ حالات ہو گئے کہ جب نبی صلی اللہ علیہ وسلم عمرے کی ادائیگی کے بعد مکہ سے روانہ ہونے لگے تو امامہ نام کی معصوم چھوٹی سی بچی چچا چچا کہتی ہوئی نبی صلی اللہ علیہ وسلم کے پیچھے آ گئی. اور کون تھی یہ؟ یہ حضرت حمزہ کی یتیم بچی تھی جو میدان احد کے اندر مارے گئے. جب اس آپ کے پیچھے آئی تو حضرت علی رضی اللہ عنہ نے اس بچی کو پکڑا اور فاطمہ رضی اللہ تعالیٰ عنہ کو کہا کہ اس بچی کو لو اور تم پالو. ابھی یہ باتیں ہو رہی تھی تو حضرت جعفر آگے کہنے لگے کہ یہ بچی مجھے ملنی چاہیے, میں اس کو پالوں گا, اس کی خالہ جو ہے وہ میرے گھر میں, یعنی میری بیوی ہے. ایک اور صحابی زید اٹھے, کہنے گے یہ بچی مجھے چاہیے. حضرت علی کہیں گے نہیں, یہ سب سے پہلے میرے پاس آئی ہے اور یہ میری بہن بھی تو ہے, رشتہ داریاں تھی, چچا حمزہ تھے ان کے. اس طرح سب جھگڑ رہے ہیں کہ اس کو میں لوں گا, اس کو میں لوں گا. بالآخر نبی صلی اللہ علیہ وسلم سے بات کی گئی تو آپ نے کہا کہ بچی کو اس کی خالہ کو دے دو, کہ ماں کے بعد پھر خالہ جو ہوتی ہے وہ رشتہ رکھتی ہے. دیکھیے یہ ہے اسلام کی شان, ایسے معاشرے میں کہ جہاں بچی کی پیدائش پہ اس کے اپنے پیدا کرنے والے نہیں پال رہے, وہاں چار چار ہاتھ اس بچی کو لینے کے لیے آ گئے. وہ اور بچی جو ایک لوگوں کے لیے آر کا ذریعہ تھی, اس کو اللہ تعالیٰ نے اس طرح سے محبتیں دیں کہ بیٹیاں متاع بن گئیں, آنکھوں کی ٹھنڈک بن گئیں. اتنا بڑا انقلاب شعور کے بغیر نہیں آتا. ایسی چیزیں کب آتی ہیں؟ جب سچی تعلیم عام ہوتی ہیں. اور جو لوگ یہ باتیں نہیں پڑھتے ہیں وہ بحثیں کیا کرتے ہیں, اسلام نے عورت کی توہین کی, اسلام عورت کے خلاف ہے, آدھی گواہی نہیں دو تو پوری گواہی دو, اور پوری نہیں تو آدھی, اور نہ جاتے ہوئے بے علم بحثیں کر کر کے اللہ تعالیٰ کہتے ہیں کہ جو باتیں جانتے ہی نہیں اسی کی باتیں کر کر کے یہ پہنچ جاتے ہیں. تو اصل بات یہ ہے کہ علم سے انسان کا ذہن کھلتا ہے, دماغ کھلتا ہے. اس دور کے تو تھے ہی تھے یہ شرک اور باتیں, آج کے دور میں بھی اگر کسی معاشرے میں کسی جگہ عورت یا بچی کو برا سمجھا جاتا ہے تو پھر سمجھ لیں کہ یہ وہی عادت ہے جو یہاں ہے. اللہ تعالیٰ کہہ رہے ہیں کہ تم میرے لیے وہ مقرر کرتے ہو جو تم اپنے لیے برا سمجھتے ہو. اللہ سا ما یحکمون, کیسی باتیں کرتے ہو؟ للذین لا یؤمنون بالآخرہ, ان لوگوں کے لیے جو آخرت پر ایمان نہیں لاتے. مثل السوء, بری مثال ہے, ان کی مثال بڑی بری ہے. جبکہ وللہ المثل الاعلی, اللہ کے لیے مثال بڑی اعلیٰ ہے، اس کی شان بہت بڑی ہے۔ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ، اور اللہ تعالیٰ غالب اور حکمت والا ہے۔ اس سے کیا پتہ چلا کہ جو آخرت پر ایمان نہیں لاتا، لا يؤمنون بالآخرة، مراد آخرت کی جزا سزا کے قائل نہیں۔ بری صفت کیا ہے کہ اپنے لیے بیٹے پسند کرتے ہیں اور بیٹیوں سے نفرت کرتے ہیں، بیٹیوں سے برا معاملہ کرتے ہیں اور اللہ کی بیوی قرار دیتے ہیں۔ اور اسی لیے اسی طرح مثل السو سے مراد آگ بھی لیا گیا کہ ان کے لیے بری مثال کیا کہ ان کو آگ ملے گی۔ وَلِلَّهِ الْمَثَلُ الْعَلَى، اللہ کے لیے بلند مثال کیا ہے؟ پہلی بات کہ مخلوق کے مقابلے میں اللہ کی کامل صفات ہیں۔ اسی طرح دوسری اس کی تفسیر کی گئی مثل العلیٰ کی اخلاص اور توحید۔ تیسری تفسیر کی گئی اللہ رازق اور خالق ہے۔ چوتھی اس کی تفسیر کی گئی شہادت اللہ الہ الا اللہ۔ پانچویں تفسیر مثل العلیٰ کی گئی لیس کمثلہ شیء وہو السمیع العلیم۔ اور چھٹی تفسیر ہے اللہ نور السماوات والارض، اللہ تعالیٰ آسمان و زمین کا نور ہے۔ اور ساتویں تفسیر کی گئی کہ وہ مثالیں جو کسی اور کے لیے نہیں وہ اللہ کے لیے پیش کرتے ہیں۔ اب دیکھیں، میں نے مفسرین کے نام لیے بغیر آپ کو سات مختلف تفسیر صرف اس ایک لفظ کی نوٹ کرائیں کہ جس میں اللہ کے لیے مثال اعلیٰ پیش کی گئی۔ اب اگر ہم علم سے اپنا تعلق توڑ لیں اور ہم یہ سوچ لیں کہ جو علم ہے وہ کافی ہے، ماں کے پیٹ سے لے لیا یا بچپن سے لے لیا، تو سوچئے کہ پھر ہم یہ موتی کیسے چن سکتے ہیں جو اس کلام میں موجود ہے۔ حضرت علی کہتے ہیں مثل السوء دوزخ ہے اور مثل الاعلیٰ لا الہ الا اللہ کی شہادت ہے۔ وہو العزیز الحکیم، اور وہ غالب اور حکمت والا ہے، اس کو پتہ ہے کہ میرے کس کام میں کیا حکمتیں ہیں، کیسے لوگ اللہ تعالیٰ کی باتوں کو رد کرتے ہیں پھر بھی اس کے باوجود اللہ تعالیٰ ان کو رزق دیتے ہیں، مال اور اولاد دیتے ہیں۔ تو اللہ تعالیٰ سے دعا ہے کہ ہمارے بھی عقیدوں کی اصلاح کر دے، اور کوئی ایسی چیز جو جانتے بوجھتے یا انجانے میں شرک کی اگر ہم سے ہو جاتی ہے تو اللہ تعالیٰ ہمیں اس سے دور کرے۔ یہ جو بات ہوئی نا کہ تمہیں اپنے لیے تو بیٹیاں نہیں پسند اور اللہ کے لیے پسند ہیں، تو سورت نجم کی آیت 21 سے 22 میں بھی آتا ہے الکم الذکر ولہ الانسا، کیا تمہارے لیے تو لڑکے ہیں اور اس کے لیے لڑکیاں ہیں، تلک اذن قسمت ضیزا، پھر تو یہ بڑی دھوکے کی بانٹ ہے، یعنی بڑی ناشکری کی بات ہے کہ تم اللہ کے لیے وہ چیز پسند کرو جو تمہیں پسند نہیں۔ اس سے یہ نہیں مطلب کہ اللہ کو بیٹیاں نہیں پسند یا اللہ کو عورتیں نہیں پسند، مطلب یہ ہے کہ تمہارے بات اور ہے، اپنے لیے تم کچھ اور چیزیں پسند کرتے ہو اور اللہ کے لیے دوسری چیزوں کو پسند کرتے ہو، اور اللہ کے مقابلے میں دوسروں کی مثالیں بیان کرتے ہو۔ تو اللہ تعالی ہمیں عمل کی توفیق عطا فرمائے۔ رکوع پورا ہوا۔